बोकेर हिड्ने अनुलाई हिजो नै छाडेर आइसकी। अब म तिम्रो रोदी घरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ, साथी साटिँदैन, र जहाँ त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ। चौबन्दी चोली अनि छिटको गुन्यु लगाउनु पर्छ। छिटको गुन्यु अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा बाह्र हातको कपडा बेर्नु पर्छ, जसलाई पटुकी भनिन्छ। पटुकी? हो पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा बाह्र हातको पटुकी बाँधेर मेला पातमा पसिना चुहाउँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोधी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा दोहोरीमा सुनाउने केटी नै नेपाली केटी हो। बुझ्नुभयो? अनुजी, अनुजी, Mana